मलाम माया भैसामा मन रुन्छ पिरतीका ढोका चराइतिर खुल्ला पिरतीका ढोका दुई दिनमै बस्ने माया साजुनीका बाचाका समाधार छ महिनामै धोका हजुर छ महिनामै धोका लम्त माया र मिता हुन्छ मलाम माया भैसामा मन रुन्छ पिरतीका ढोका चारैतिर खुल्ला पिरतीका ढोका दुई दिनमै बस्ने माया साजुनीका बाचाका समाधार छ महिनामै धोका हजुर छ महिनामै धोका छ महिनामै धोका हजुर छ महिनामै धोका महिनामै धोका हजुर छ महिनामै धोका सबै मलाई